सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दाया बाया हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकै साथ। अचेल समयसँग मेरो युद्ध जारी छ, अचेल समयसँग मेरो युद्ध जारी छ, र त छिनछिनमै गोलाबारी छ, अचेल समयसँग मेरो युद्ध जारी छ, र त छिनछिनमै गोलाबारी छ, न म जित्छु न उहार छ, न म जित्छु न उहार छ, अचेल समयसँग मेरो युद्ध जारी छ, र त छिनछिनमै गोलाबारी छ, न म जित्छु न ऊ हार्छ, फगत फाइदा लिने बन्दुक व्यापारी छ, अचेल समयसँग मेरो युद्ध जारी छ, र त छिनछिनमै गोलाबारी छ। स्वीकार गर सहर्ष, आउँछन् हजार चुनौती, स्वीकार गर सहर्ष, समय सँग सम्झौता होइन, संघर्ष गर संघर्ष, आउँछन् हजार चुनौती, स्वीकार गर सहर्ष, आउँछन् हजार चुनौती, स्वीकार गर सहर्ष। उसले सोध्यो जीवन के का लागि, मैले भनिदिए सार्थक बाँच्नका लागि, फेरि सोध्यो उसो भए बाँच्ने चाहिँ के का लागि, मैले भनिदिए मरेर पनि नमर्नका लागि, उसको धारिलो प्रश्न अनि नमर्ने चाहिँ के का लागि, मेरो जवाफ समयलाई चुनौती दिनका लागि, उसले अन्तिम पटक सोध्यो समय चाहिँ के का लागि त, मैले बडो जोसका साथ भनिदिए समय सङ्घर्ष गर्नका लागि, हो समय सङ्घर्ष गर्नका लागि, न कि सम्झौता गर्नका लागि अनि सहमति गर्नका लागि, समय त केवल सङ्घर्ष गर्नका लागि, मात्र सङ्घर्ष गर्नका लागि। म भौतिकवादमा विश्वास गर्ने मान्छे, मानव जातिको उत्पत्ति कुनै अदृश्य शक्तिले फू गरेको भरमा एक निमेषमै गरिदिए भन्ने प्रचलित कहावतहरूमा रत्तीभर विश्वास लाग्दैन मलाई। म त चार्ल्स डार्विनले प्रमाणित गरिदिएको मानव जातिको सृष्टि जीव विकासको क्रममा लाखौं वर्षको समयावधिभित्र बाँदरको कुनै एक पुर्खा विकसित भएर आएको हो भन्ने तथ्यगत सिद्धान्तमा विश्वास गर्ने मान्छे। डार्विनले जीव विकास सम्बन्धी प्रतिपादन गरेको सिद्धान्त थ्योरी अफ एभोल्युसनमा स्ट्रगल फर एक्जिस्टेन्स अर्थात अस्तित्वका लागि सङ्घर्ष अनिवार्य छ भनी उल्लेख गरेका छन्। उनका अनुसार संसारका प्रत्येक प्राणी सङ्घर्षका कारण नै आजसम्म अस्तित्वमा रहेका र आफ्नो विशिष्ट गुणसहित विकसित हुन सम्भव भएको हो। जसले अस्तित्वका लागि सङ्घर्ष गर्न सकेनन् उनीहरू विभिन्न कालखण्डमा लोप भए, जसले पौरखी यात्रा तय गरे उनीहरू नै प्रभावशाली र विकसित भए। यी सब तथ्यहरूलाई मनन गरिरहँदा जीवनको ध्येय नै सङ्घर्ष हुनुपर्नेमा दुई मत रहँदैन। फेरि पनि यात्रामा अनेकौं मान्छेहरू भेटिन्छन्, कोही सङ्घर्षरत मान्छेहरू भेटिन्छन् अनि कोही हरेस खाइसकेकाहरू भेटिन्छन्। हरेक मान्छेसँग स्वाभाविक किसिमका केही व्यवहारहरू हुँदा रहेछन्, जसमध्ये असफलताबाट निराश हुने स्वभाव चाहिँ अधिकांशसँग भइदिँदो रहेछ। जुध्नेले सधैँ हार्दैन, झुक्क्याएर पनि जित्छ, हार्दा हार्दैको अनुभवले जिताउँछ उसलाई। तर मान्छेले जुध्न भने छाड्नु हुँदैन, जुधिरहनु पर्छ समयसँग, एकनासले एकतमासले। संघर्ष गर्नेहरू नै समयद्वारा पुरस्कृत पनि हुन्छन्। जीवनको परीक्षामा को कहाँ कसरी खर उत्रन्छ भन्ने कुरा प्रमुख हो। जीवनमा सानातिना लडाई हारिन्छ, हार्नु पनि पर्छ, किनकि त्यसले हार सहन सक्ने सामर्थ्य बढाउँछ अनि किन हार्नु हुँदैन भन्ने पाठ बडो गतलाग्दो पारामा सिकाउँछ। लडाई हारेर केही हुन्न, युद्ध जित्नुपर्छ, सब ठिक हुन्छ। भारतीय लेखक शिवखेडा पनि यस्तै भन्छन्। वैज्ञानिक थोमस एल्वा एडिसन कुनै समय सडकमा साग र पत्रिका बेच्थे, अमेरिकी स्वर्ण राष्ट्रपति अब्राहम लिंकन दाउरा बेच्थे, विश्व चर्चित हास्य अभिनेता चार्ली च्याप्लिन कुनै समय मागेर खान्थे, हिटलर आफूले बनाएको चित्र बेच्थे, रजनीकान्त कुल्ली काम गर्थे। नेपालकै कुरा गर्ने हो भने पनि गायक रामकृष्ण ढकाल कुनै समय सडकमा गीत गाएर हिँड्थे, विल्सन विक्रम राई अर्थात तक्मे बुडु काम गर्न मलेसिया पुगेका थिए। तिनै व्यक्तिहरूपछि यसरी चम्किए कि अरूका लागि पनि उदाहरण बनिरहेका छन्। दुःखपछि सुख आउँछ, ढुक्क भए हुन्छ, एक दिन खुसी आफै धाउँछ, ढुक्क भए हुन्छ। दुःखपछि सुख आउँछ, ढुक्क भए हुन्छ, एक दिन खुसी आफै धाउँछ, ढुक्क भए हुन्छ। मात्र तिमी सङ्घर्षलाई सँगसँगै अघि बढाऊ, जीवन आफै मगमगाउँछ, ढुक्क भए हुन्छ। दुःखपछि सुख आउँछ, ढुक्क भए हुन्छ, एक दिन खुसी आफै धाउँछ, ढुक्क भए हुन्छ। दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ, सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ। हजारौँ चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ, हजारौँ चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ। समय सँग सम्झौ त होइन, सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सरस, आउँछन् हजार चुनौती स्वीकार गर सरस। बाटोमा मिल्किएको एउटा ढुङ्गो धेरैले कुल्चिएर हिँड्छन्, तर त्यही ढुङ्गो पनि एउटा दक्ष कालीगढको पटक पटकको प्रहारले मूर्ति बनेपछि त्यो मन्दिरमा राखिन्छ र मान्छेहरू त्यसैलाई देवता ठानेर पुज्छन्। यही हो सङ्घर्षको कथा, तपाईँको पनि अनि मेरो पनि। समयका पटक पटकका प्रहार सहन सकियो भने भोलिको सुनौलो जित निश्चित छ, भोलिको सुनौलो दिन निश्चित छ। त्यो अवश्यम भावी पनि छ, तर केही छिटपुट अपवादहरू पनि भए होलान्। मैले कतै पढेको थिएँ, सम्पूर्णतया भरिनका लागि सम्पूर्णतया रित्तिनु आवश्यक छ, यही नै नियम हो भरिनुको। कति कति बेला यसै भनेर पनि मन बुझाउनु पर्ने हुन्छ, सम्पूर्णतया भरिँदैछु, सायद त्यसरी पनि यति बेला क्रमशः रित्तिँदैछु भनेर। स्कूल पढ्दा एक दिन मेरो गुरु सानुबाबु बर्तौलाले भन्नुभएको कुरा अझै पनि याद छ मलाई। उहाँले भन्नुभएको थियो, मान्छेले विकास गर्ने क्रममा आफूभन्दा अगाडिकोलाई र चित्त बुझाउने क्रममा आफूभन्दा पछाडिकोलाई हेर्नुपर्छ। शिक्षकले कक्षामा सिकाएका किताबी ज्ञानहरू अन्तिम परीक्षापछि क्रमशः भुलिँदै गइदो रहेछ, तर यस्ता जीवन उपयोगी कुराहरू भने जीवन बाँचिँदै गर्दा पटक पटक याद आइराख्दो रहेछ। अनि त्यही शिक्षक उसै गरी चक डस्टर बोकेर कालोपाटी अघिल्तिर उभिएर धारा प्रवाह रूपमा बोलेको दृश्य जीवनभरि नै बल्झिरहँदो रहेछ। पनि हामी धेरैले विकास गर्ने क्रममा आफूभन्दा अगाडिकोलाई हेर्न सम्झिए पनि कुनै बेला असफल हुँदा भने आफूभन्दा पछाडिकोलाई हेरेर चित्त बुझाउन सिकिरहेका हुँदैनौ। यही त त्रुटि छ हाम्रो जीवन भोगाईको, जीवन बाँच्ने त्यो कलाको। हामी अहिले यस्तो कालखण्डमा आइपुगेका छौं जहाँ नोबेल शान्ति पुरस्कार विजेता बाराक ओबामा सिरियामाथि बम खसाल्ने तयारीमा लागेका छन्। उनको युद्ध अर्थशास्त्रका समीकरणहरू बढ्दा हिमस्रक बन्दै गइरहेका छन्। यसै गरी एन्टोनियो ग्राम्स्की र वाल्टर बेन्जामिनका तस्विर जति नै हेरे पनि हामी अहिले त्यस्तो अवस्थाको महसुस गरिरहेका छौं कि जहाँ भारतीय मध्यम वर्ग नरेन्द्र मोदीको प्रशंसामा गीत गाइरहेको छ। यही बेला भारतमा डरलाग्दो आर्थिक संकटको लक्षणहरू देखा पर्दैछन्। हामी पुतली झैं तुर्लुङ्ग झुन्डिएको रातो हँसिया हतौडा यस्तो बेला हेरी बसिरहेका छौं जुन बेला नेपालका वामपन्थी नेताहरूको काल्पनिकीबाट समान वितरणको मुद्दा हराउँदैछ। यसै बेला यस्तो प्रतीत हुन्छ हाम्रा व्यापारीहरू पनि नेपाली नरेन्द्र मोदीको खोजी गरिरहेछन्। तिनै मोदी जसलाई 2000 मुस्लिमहरूको सफाई गरेको आरोप छ, तिनै मोदी जो एकहोरो विकासको गफ गर्छन् र वितरणको टन्टा उठाउन चाहँदैनन्। बड़ा बड़ा विद्वान भनेकाहरू गरीबलाई अल्छी र पहिचान खोजिरहेका सीमान्तका जनतालाई जातिवादीको पगरी गुथाएर पन्छाउन खोजिरहेछन्। यस्तै लेखेका छन् उज्जवल प्रसाईले आक्रोशले उमालेको कफी शीर्षक दिएर कान्तिपुरको कोसेलीमा। म यी सब कुराहरू किन पनि भनिरहेको छु भने संघर्ष जहाँ तही छ, सबै कुराले पुगिसरी कोही पनि छैन, सबै कुरामा सफल पनि कोही छैन, तर सबैजना संघर्षरत भनेछन् सफल बन्नका लागि। त्यही भिडमा तपाईँ पनि हुनुहुन्छ अनि म पनि। कसैले भनेको जिन्दगी एउटा खेल हो भन्ने तर्कमा सहमति जनाउने हो भने हो, हामीलाई यसमा जित्नु छ, तर जित्नु मात्रै चाहिँ छैन, बरु खेल्नु पनि छ। के चाहिँ महत्वपूर्ण छ भने हामीले खेल्दा खेल्दै जित्नुपर्छ भन्ने सत्यलाई भुल्नु हुँदैन अनि जित्ने प्रयत्नमा खेल्ने रहरलाई पनि मार्नु हुँदैन, नत्र जिन्दगी यान्त्रिक भइदिन्छ, हामी जीवनरूपी प्रयोगशालामा दौडिरहेका मात्रै हुनेछौँ। घाम भए पनि पानी भए पनि सबको आआफ्नै कहानी भए पनि, घाम भए पनि पानी भए पनि सबको आआफ्नै कहानी भए पनि, पाइलै पिच्छे भेटिन्छन् धारिला काँडाहरू गिन्तीमा एउटा जिन्दगानी भए पनि, घाम भए पनि पानी भए पनि सबको आआफ्नै कहानी भए पनि। आकाशमा उड्छ बादलु चट्याङ बोकी विचित्र, जति महान छ जीवन यात्रा त्यति नै बारा त्यही भित्र, जति महान छ जीवन यात्रा त्यति नै बारा त्यही भित्र, समयसँग सम्झौता होइन सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सर्स, आउँछन् हजार चुनौती स्वीकार गर सर्स। चुनौती जति आउँछन् स्वीकार गर्ने पर्ने, अघि बढ्न सङ्घर्षलाई प्यार गर्ने पर्ने, जिन्दगी यो बडो अजीब छ साथी, बिग्रिए नि सधैँ मर्मत सम्भार गर्ने पर्ने। हप्ता दिनमा एक फेर घर घरमा आउँछ, छुट्टी यसी न्यास्रो लाग्ने गहिरो माया लाउँछ, सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। बहकिँदै बहकिँदै पुगौँ माथि माथि, भोजराजसँगै महावीर छु मन बहकाउने साथी। यो एक हप्ताभरिमा तपाईँले कुनै बेला कसैसँग एकपटक मात्रै भए पनि कुरा गर्नुभएको एउटा अलिकति भिन्दै रेडियो कार्यक्रम बहकिने मन। सफलतामा रमाइरहनु भएको तपाईँ, असफलतामा दुःख मनाइरहनु भएको तपाईँ, अनि सफल बन्ने अभिलाषामा समयसँग पल प्रतिपल जुधिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। आज पनि हावाका झोकाहरूसँगै बहँदै बहँदै तपाईँको दैलोमा टुप्लुक्क आइपुगेँ, सारथी भोजराज विश्वकर्मासँगै। कहिलेकाहीँ जिन्दगीको रङ फरक हुनसक्छ, आँसु छुट्दा हाँसो भेट्दा उमङ्ग फरक हुनसक्छ, बाटा फरक भए पनि लक्ष्य हाम्रो उही नै हो, बहकिने शैली उस्तै, ढङ्ग फरक हुनसक्छ। नमस्कार, सुस्वागतम, अनि आज पनि मनै ओछ्याएर स्वागत। रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क सिआइएनको सहकारीमा उत्पादित यो रेडियो कार्यक्रम बहकिने मन तपाईँ नेपालमा 90 बढी सामुदायिक रेडियोहरूबाट एकैपटक सुनिरहनु भएको छ, फेरि पनि एकपटक स्वागत गरेँ तपाईँलाई। रेडियो कार्यक्रम बहकिने मन प्रेम विषयमा आधारित यो रेडियो कार्यक्रम, तर महिनाको अन्तिम श्रृङ्खलामा भने हामी प्रेम विषयबाट केही मात्रै भए पनि पर रहेर कुराकानी गर्ने जमर्को गर्छौँ, जस अनुरूप आज यो महिनाको अन्तिम श्रृङ्खलामा आज मैले लिएर आएको विषय छ तपाईँको लागि। दिउँसै पनि फेसबुकमा यो विषय सार्वजनिक गरिसकेको छु र फेरि आज म यति बेला कार्यक्रमबाट नै तपाईँलाई भन्नुपर्ने हुन्छ। हामी धेरै कुराहरू गर्छौँ, सङ्घर्ष गर्छौँ, धेरै कुरामा प्रयास गर्छौँ, कसैले जागिरमा प्रयास गर्छौँ, कसैले जिन्दगीका विभिन्न क्षणहरूमा प्रयास गर्छौँ, असफल हुन्छौँ, निराश हुन्छौँ, अनि म जस्तो गए गुज्रेको या मैले केही गर्नै सक्दिनँ यस्तो किसिमको हीन भावना लिएर पनि कतिपय व्यक्तिहरू चाहिँ बसिरहेका हुन्छौँ। पटक पटक प्रयास गर्दाखेरि पनि सफल हुन नसकेपछि त्यो असफलताको ट्याग आफूमाथि लगाएर बसिरहेका हुन्छौँ, म असफल भनेर। त्यसैले आजको विषय सफल हुनका लागि असफलतालाई कसरी स्वीकार्नुपर्छ, अर्थात् असफलतालाई कुन रूपमा लिनुपर्दछ, सफल हुनका लागि हामीले भोगेका असफलताहरूलाई चाहिँ कुन रूपमा लिनुपर्छ, आजको विषय यो रहेको छ। 01-526-0671 यो नम्बर खुला गरेका छौँ। फेरि एकपटक भन्छु म, 01-526-0671 यो नम्बर खुला गरेका छौँ। फेरि एकपटक, 01-526-0671 यो नम्बर प्रयोग गरेर तपाईँ आउन सक्नुहुन्छ। तपाईँ आइसक्नु भएपछि यो प्रश्नमा तपाईँको आफ्नो विचार लिन्छौँ, त्यसपछि तपाईँको मुक्तक पनि सुन्छौँ र मुक्तकको जवाफ मुक्तकमै फर्काउने त्यो प्रयत्न पनि रहनेछ। अनि यसै गरी यो साता पनि हामीलाई प्राप्त भएका धेरै धेरै मुक्तकहरूबाट 6 उत्कृष्ट मुक्तकहरू लिएर आएका छौँ, त्यो तपाईँलाई सुनाउनु पनि छ। अनि केही कुराहरू पनि भन्नु छ, सफल हुनको लागि असफलतालाई कसरी लिनुपर्छ भन्ने त्यो विषयमा तपाईँका विचारहरू पनि सुन्नु छ। यसै गरी अगाडि बढाउँला, 01-526-0671 यो नम्बर डायल गरेर तपाईँ आइरहँदा यतिखेर भने म साताको 6 मुक्तकमध्ये केही मुक्तक अगाडि सार्छु। तिलक बन्दरा कैलाली साढे पानीबाट हुनुहुन्छ, उहाँको मुक्तक यस्तो छ, साँच्चै संसार कस्तो बन्ला दुई चार वर्षपछि म पागललाई कसले गन्ला दुई चार वर्षपछि, साँच्चै संसार कस्तो बन्ला दुई चार वर्षपछि म पागललाई कसले गन्ला दुई चार वर्षपछि, बाँचिराखे कुनै दिन भेट भयो भने सानो, बाँचिराखे कुनै दिन भेट भयो भने सानो, तिम्रो छोरा काका भन्ला दुई चार वर्षपछि, साँच्चै संसार कस्तो बन्ला दुई चार वर्षपछि म पागललाई कसले गन्ला दुई चार वर्षपछि। तिलक बन्दरा कैलाली सानेपानीबाट हुनुहुन्थ्यो, उहाँको मुक्तक लिएँ मैले, साताको पहिलो उत्कृष्ट मुक्तक, 6 मुक्तक मध्येको पहिलो लिएँ। अर्को एउटा पनि यतिखेर म अघि सारिहाल्छु, अर्पण आरसीको मुक्तक हो यो, वीरेन्द्रनगर 4 सुर्खेतका मित्र हुनुहुन्छ। काँडामा फुल्न गाह्रो भएको बेला हाँसेर खुल्न गाह्रो भएको बेला, किन आउँछ याद घरिघरि मनमा तिमीलाई भुल्न गाह्रो भएको बेला, काँडामा फुल्न गाह्रो भएको बेला हाँसेर खुल्न गाह्रो भएको बेला। वीरेन्द्रनगर 4 सुर्खेतका हुनुहुन्थ्यो अर्पण आरसी, उहाँको मुक्तक पनि मैले साताको मुक्तकको 6 दुईवटा मुक्तक चाहिँ अघि सारेँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हेलो हेलो दाई नमस्ते। नमस्कार हजुर, तपाईँको पछाडि गीत बजिरहेछ हो? मेरो पछाडि होइन दाई, बजिरहेको छ त। हो र, अनि हजुर तिम्रो माया मार्न सकिन यो गीत बजिरहेछ त, ल ठिक छ, निभिसक्यो है, तपाईँहरूकोतिर बजिरहेको छ जस्तो लाग्यो मलाई चाहिँ, यता चाहिँ बजाएको छैन होला सायद, अहिले चाहिँ मिल्यो है। अनि कहाँबाट को बोल्दै हुनुहुन्छ नि? म यता सङ्खुवा सभाको बानेश्वरदेखि प्रकाश प्रतीक्षा कान्छ, हाल प्रगतिजी तपाईँको यो फोन लगभग तेस्रो हो जस्तो लागिरहेछ मलाई है। एकदमै दाई तेस्रो, चौथो जस्तो, चौथो तेस्रै होला दाई होइन, तपाईँको थोरै कुरा म बताउँछु होइन दाई। तपाईँले मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको थियो फेसबुकमा, अलिकति तपाईँको, तपाईँले त्यो नकली मेरो नामबाट खोल्नु खोलेको छ भन्ने मैले सुने होइन, अनि तपाईँलाई मैले यो प्रश्न गरेको है दाई। एकदम तपाईँले कुरा उप्काइहाल्नु भयो, धेरै समय नलिकन थोरैमा भन्छु ल, मैले बिचमा त्यो समस्या झेल्नु पर्यो, कसले हो थाहा छैन, तर मेरो नामबाट मेरै फोटोहरू राखेर मैले राखेकै स्ट्याटसहरू कपी गरेर त्यसमा राखेर अर्को फेक आइडी चलाउनु भएको रहेछ, नकली आइडी, र धेरैलाई रिक्वेस्ट पठाएर धेरै साथी पनि बनाउनु भएको रहेछ होइन। एकदमै दाई मैले, ल हुन्छ यसमा धेरै व्यक्तिगत कुरा नगरौँ ल कार्यक्रममा, ल हुन्छ प्रकाशजी, ठिक छ, तपाईँलाई म प्रश्न नै राख्छु आजको, सफल हुनका लागि असफलतालाई कसरी स्वीकार्नुपर्छ, कुन रूपमा लिनुपर्छ? हामीले असफल भइरहँदा आफू सफल हुनका लागि आफ्नो नियन्त रूपमा जुन काममालाई असफल भएको छ त्यो काममा जोस निरन्तर परिश्रम गर्नु पायो गर्नु पर्यो, साधना गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ, पक्कै पनि सफलता भइ नै हालिन्छ। त्यति बेला हुने असफलतालाई चाहिँ लिएर कतिपय व्यक्तिहरू नैराश्यतातिर गइरहेका पनि हामी पाउँछौँ नि, त्यतिखेर त्यो असफलताबाट सिक्नुपर्ने या त्यसलाई ग्रहण गर्नुपर्ने, त्यतिखेर ध्यान दिनुपर्ने कुरा केही रहन सक्छ? त्यतिखेर अलिकति मन हुन त अब सबैको नराम्रो हुँदाखेरि असफल हुँदाखेरि मन त अलिकति निराश भइहाल्छ, त्यसलाई आफूले सम्हालेर मन बुझाउनु पर्ने हुन्छ सधैँ। अब त्यस्तो मानिसको जीवनमा त्यस्तो असफलता भइ नै हाल्छ, असफलता भइरहँदा पनि आफूले अझै राम्रो गर्न सक्छु, अझै राम्रो गर्दा चाहिँ सफलता पाउँछु, यतिले मैले गरेको पुगेन छ भनेर अझै अगाडि बढ्दाखेरि चाहिँ राम्रो होला जस्तो लाग्छ दाइ मलाई त। हुन्छ, प्रकाशजी संक्रा सभाबाट आउनु भएको छ, अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। चुनाव भइसकेपछि यहाँ शान्ति आउनुपर्छ, चुनाव भइसकेपछि यहाँ शान्ति आउनुपर्छ, आफ्नो अधिकार प्रयोग गर्न र सुरक्षा पाउनुपर्छ, आफ्नो अधिकार प्रयोग गर्न र सुरक्षा पाउनुपर्छ, समयमै यी कुरा सफल भएनन् भने। चुनाव भइसकेपछि यहाँ शान्ति आउनुपर्छ, आफ्नो अधिकार प्रयोग गर्न र सुरक्षा पाउनुपर्छ, समयमै यी कुरा सफल भएनन् भने। एकाएक ठाउँबाट जनता उठी नेतालाई गजगचाउनु पर्छ, चुनाव भइसकेपछि यहाँ शान्ति आउनुपर्छ। निराश छन् जनता शान्ति कहिले आउला, निराश छन् जनता शान्ति कहिले आउला, एक आपसमा सद्भाव कहिले छाउला, निराश छन् जनता शान्ति कहिले आउला, एक आपसमा सद्भाव कहिले छाउला, कहिले यता बन्द भन्छन् कहिले उता बन्द, कहिले यता बन्द भन्छन् कहिले उता बन्द, अझै कति दिन यसै गरी शास्ति पाउला, निराश छन् जनता शान्ति कहिले आउला, एक आपसमा सद्भाव भने कसो गरी छाउला। प्रकाशजी संघ सभाबाट आउनु भएको थियो, गइसक्नु भएको छ। 01-5-26-06-71 यो नम्बर प्रयोग गरेर आउनुहोला। कार्यक्रम हो बहकिने मन, देशभरिको 90 बढी रेडियोबाट एकैसाथ तपाईँ सुनिरहनु भएको छ। सफल हुनका लागि असफलतालाई कसरी स्वीकार्नुपर्छ, कुन रूपमा लिनुपर्छ, यो विषयमा हामी चर्चा गरिरहेका छौँ। म तपाईँलाई एउटा रमाइलो कथा सुनाउँछु। एकपटक यो पुष माहको जाडोको बेला एकजना मान्छेले एउटा कोठामा भर्याङमाथि एक घरी पाकेको केरा राखेको रहेछ, अनि त्यसपछि त्यही कोठामा 5 बाँदरलाई चाहिँ थुनेर राखेछ। भर्याङमाथि एक घरी पाकेको केरा अनि तल चाहिँ 5 बाँदर। जब कुनै बाँदरले त्यो केरा खान भर्याङ उक्लिन्छ अनि तल बसेको बाँकी बाँदरलाई त्यो 4 चाहिँ बाल्टीका बाल्टी चिसो पानी छ्यापिदिँदो रहेछ त्यो मान्छेले। त्यसो गरेपछि अनि ती बाँदरहरूले चाहिँ भर्याङ उक्लिन खोज्नेलाई तानेर तल झार्दो रहेछन्, किनकि त्यो उक्लिने बित्तिकै हामीले पानी खायौँ चिसोमा त्यो बाल्टीका बाल्टी पानी भनेर, अनि मान्छेले फेरि पानी छ्याप्न छोड्दो रहेछ। फेरि एकछिनपछि जब अर्को बाँदर केरा खानलाई भर्याङ उक्लिन खोज्छ, त्यसपछि फेरि त्यो मान्छेले बाल्टीका बाल्टी पानी भुइँमा बसेका अरू बाँदरहरूलाई छ्याप्दो रहेछ। फेरि सबै बाँदर मिलेर त्यो बाँदरलाई तानेर तल झार्दो रहेछन्। त्यसपछि त कुनै पनि बाँदर भर्याङ उक्लिने छाडेछ। छिपेरपछि त्यो मान्छेले एउटा बाँदरलाई बाहिर निकालेर अर्को नयाँ बाँदरभित्र पठाएछ। त्यो बाँदरले केरा देख्ने बित्तिकै भर्याङ उक्लिन खोजेछ, अनि बाँकी भित्र बसेका 4 जुन पुराना बाँदरहरू थिए उनीहरूले चाहिँ त्यसलाई मिलेर लछार्दै तल तानेछन्। एकछिनपछि फेरि त्यो नयाँ बाँदर फेरि भर्याङ उक्लिन थालेछ केरा खान भन्दै, फेरि सबैले त्यसलाई चिथोर्दै तल तानेछन्, अनि त्यो मान्छेले पानी छ्याप्नै परेनछ। त्यसपछि त्यो मान्छेले फेरि एउटा बाँदर निकालेर अर्को नयाँ बाँदरभित्र पठाएछ, पुरानो निकालेर। त्यो पनि सुरुमै केरा खान भर्याङ उक्लिन थालेछ, अनि अरू बाँदरले पनि एकैचोटि झम्टेर तल तानेछन्। यति बेला त्यो बाँदरलाई तान्नेमा अघि भर्खर छिरेको नयाँ बाँदर पनि रहेछ, उसले पनि तानेछ। एवं रीतिले त्यो मान्छेले सुरुमा कोठामा थुनेको बाँदरहरू सबैलाई एक एक गर्दै बाहिर निकालेर सबै नयाँ बाँदरहरू पालै पालो भित्र पठाएछ। अब सबै नयाँ 5 बाँदरहरूभित्र केही बेरमा त्यहाँ सबै बाँदरहरू पछि पठाइएका नयाँ मात्रै रहेछन्, पुराना सबै निकालिएका। तर पनि कुनै एउटा बाँदर केरा खानका लागि भर्याङ चढ्न लाग्ने बित्तिकै अरूले झम्टेर तल तानिहाल्दो रहेछ। त्यतिखेर चाहिँ त्यो मान्छेले पानी नछ्यापेकै भए पनि हो। हामी जिन्दगीमा कतिपटक तिनै नयाँ बाँदरहरू जस्तै भइरहेका छौँ। यसो किन भइरहेको छ भन्ने चाहिँ ख्याल गर्दैनौँ हामी, जे हुँदै आइरहेको छ त्यही गरिदिन्छौँ। त्यो आफूलाई अगाडिकोले किन तान्यौँ भन्नेतिर ध्यान दिँदैनौँ कि हामी त्यसले तान्यौँ र अर्को आउनेले मैले तान्नुपर्छ भनिरहेका हुन्छौँ। असफल किन भइयो भनेर यसो विचार गर्नतिर लाग्दै लाग्दैनौँ कि असफल हुने बित्तिकै निराश भने भइहाल्छौँ। निराश हुनका लागि चाहिँ कसैले सिकाउनै पर्दैन हामीलाई, त्यस्तै रूप विकास गरिरहेका छौँ, त्यस्तै बानीको विकास गरिरहेका छौँ। सफल हुनका लागि असफलतालाई कुन रूपमा लिनुपर्छ त? कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। नमस्कार महावीर भाइ। नमस्कार, अलिक चिनेको आवाज जस्तो लागिरहेको छ। एकदमै एकदमै सन्चै छ अनुराग? एकदमै सन्चै छ भाइ, तपाईँलाई? एकदम आराम छ। यो पटक मैले हेरिरहेको थिएँ फेसबुकको कमेन्टमा, एक पटक यो पटक अनुरागको आएन मुक्तक भनेर, तर फोनमा कुराकानी गर्न पाएँ अनुराग है। पछिल्लो समय त अनुरागको त्यसमा कमेन्टमा नि मैले देखिरहेको थिएँ, अनुरागले सधैँ मुक्तक पठाउने, त्यो छनौटमा नपर्दाखेरि चाहिँ तपाईँले कति पठाउनुहुन्छ, तपाईँको कहिले पनि पर्दैन, तपाईँको मूल्याङ्कनै उचित हुँदैन भनेर नि कतिले मलाई गाली गर्नुभएको थियो। तर मलाई के विश्वास छ भने अनुरागले त्यो चाहिँ बुझ्नु भएको छ, मैले त्यस्तो कति पछिपाती चाहिँ मलाई थाहा छ नि भाइ, त्यो पठाउने लाखौँ हुन्छन् होइन, लाखौँ भन्दा नि हरेक 200 हारारी हुन्छन्, त्यो 200 पनि हामी धेरै मान्छौँ। एकदमै यति धेरै माया गर्नुहुन्छ अनुराग, त्यसैले त खुसी लाग्छ नि। हजुर, अस्ति नै काठमाडौँ आउँदा नि भेट्न पाइएन, म त्यस्तै भएँ है। हजुर अनुराग, सफल हुनका लागि असफलतालाई कसरी स्वीकार्नु पर्छ, कुन रूपमा लिनुपर्छ? यसमा कुनै छैन होइन, एउटा कुरा के मान्नुहोस् भनेपछि तपाईँलाई मेरै उदाहरण दिन्छु होइन, म लाइफमा धेरैचोटि असफल भएँ होइन, तपाईँको अहिले काठमाडौँ जाँदा पनि म असफल भएँ भने, तर के हुन्छ भनेपछि त्यसबाट जिन्दगी जिउने चाहिँ एउटा आधार चाहिँ मिल्दो रहेछ, साहस मिल्दो रहेछ। के हुन्छ भनेपछि हामी एउटा बाटो हिँडिरहेछौँ, हिँड्ने बेला ठेस लाग्यो भने हामीलाई के हुन्छ भनेपछि यो ठाउँमा हामीलाई ठेस लाग्छ, यो ठाउँमा हामी सम्हालिएर हिँड्नुपर्छ भन्ने एउटा मेन पोइन्ट हामीलाई प्राप्त हुन्छ जस्तो लाग्छ। सजग हुनको लागि एउटा त्यो अनुभव चाहिँ हामीले पाउँछौँ। एकदमै हुन्छ अनुराग, मिठो मुक्तक सुन्न पाउँछौँ थाहा छ मलाई, सुरु गरौँ। सुनाउँछु है। हुन्छ एकदम। यहाँ दिल तोड्नेहरू धोखेबाज भएसी, यहाँ दिल तोड्नेहरू धोखेबाज भएसी, उनीहरूकै दिलमा लाखौँको राज भएसी, यहाँ दिल तोड्नेहरू धोखेबाज भएसी, के गर्न सक्छन् र दिल टुटेकाहरू, के गर्न सक्छन् र दिल टुटेकाहरू, दिल तोड्नेहरूकै साथमा समाज भएसी, यहाँ दिल तोड्नेहरू धोखेबाज भएसी, उनीहरूकै साथमा समाज भएसी। यात्रा लामो छ, कोही आउँछन् अनि जान्छन् अनुराग, यात्रा लामो छ, कोही आउँछन् अनि जान्छन्, बाटो कटाउन माया लाउँछन् अनि जान्छन्, यात्रा लामो छ, कोही आउँछन् अनि जान्छन्, बाटो कटाउन माया लाउँछन् अनि जान्छन्, तिमी मेरो मनको मान्छे मेरो प्राण भन्दा भन्दै, याद आउने तस्बिर थमाउँछन् अनि जान्छन्, यात्रा लामो छ, कोही आउँछन् अनि जान्छन्, बाटो कटाउन माया लाउँछन् अनि जान्छन्। नमस्कार, छुट्टियौँ अनुराग। अनुराग आउनुभएको थियो, अनुराग शेखर बर्दियाबाट। सफल हुनको लागि असफलतालाई कसरी स्वीकार्नुपर्छ, कुन रूपमा लिनुपर्छ, यही विषयमा कुरा गरिरहेका छौँ। 01-526-0671 यो नम्बर प्रयोग गरेर आउनुहोला। तपाईँ रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो कार्यक्रम देशभरिका 90 बढी रेडियोहरूबाट एकैसाथ तपाईँले सुनिरहनु भएको छ। म छु महावीर विश्वकर्मा, अनि प्रविधिमा मलाई भोजराज विश्वकर्माले साथ दिइरहनु भएको छ। तपाईँको विचारहरू सुन्नु छ, तर यतिखेर भने साताको 6 उत्कृष्ट मुक्तक मध्ये अरू बाँकी सकेसम्म 2 मुक्तक अगाडि सार्छु म। पवन महरा रेडियो सौगात बैतडीबाट पठाउनु भएको साथीको मुक्तक छ यहाँनिर। आज पनि जिन्दगीको हाल उस्तै छ, कहिले बदलिएन चालमाल उस्तै छ, आज पनि जिन्दगीको हाल उस्तै छ, कहिले बदलिएन चालमाल उस्तै छ, सोच्नेले त महल जोड्यो भने सोचे होलान्, अझै पनि यो पवन कङ्गाल उस्तै छ, आज पनि जिन्दगीको हाल उस्तै छ, कहिले बदलिएन चालमाल उस्तै छ। पवन महरा रेडियो सौगात बैतडीका साथीको यो मुक्तक। अर्को एउटा पनि लिइहाल्छु अनि त्यसपछि फोनमा आउनुहुने साथीसँग कुरा गर्छु। पुरुषोत्तम हुनुहुन्छ रसुवाका, उहाँले लेख्नु भएको मुक्तक छ। दुनियाँ दुश्मन बनेर भन्थ्यो खाल्डोमा पार्छु भन् खनेर भन्थ्यो, दुनियाँ दुश्मन बनेर भन्थ्यो खाल्डोमा पार्छु खनेर भन्थ्यो, भ्याकुता गर्ज्यो बर्सात भएन लछारै पार्छु भनेर भन्थ्यो, दुनियाँ दुश्मन बनेर भन्थ्यो खाल्डोमा पार्छु भनेर खनेर भन्थ्यो। पुरुषोत्तम रसुवा उहाँको मुक्तकले। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म शङ्खासभा जलजलाबाट प्रेम विश्वकर्मा। प्रेमजी शङ्खासभाबाट? हजुर। अघि बानेश्वर नयाँ बानेश्वर कि बानेश्वरबाट आउँदै थिए, तपाईँ चाहिँ कहाँबाट? हजुर म जलजलाबाट। ए कस्तो छ त्यहाँको अवस्था, मौसममा परिवर्तन आइरह होला बिस्तारै है? एकदमै राम्रो छ भाइ, एकदम सफा छ मौसम। अनि अर्को प्रश्न, सफल हुनका लागि असफलतालाई कसरी स्वीकार्नुपर्छ, कुन रूपमा लिनुपर्छ? हजुर, म यति भन्न चाहन्छु कि सफल असफलता नै सफलताको चाहिँ प्रतीक हो, होइन, यही नै भन्न चाहन्छु। अब मुक्तक भन्नुहोस् तपाईँका। हुन्छ, ल सुरु गरेँ है। हुन्छ एकदम। मलाई मेरो भुलि गयो तिम्रा ती बहानामा, मलाई मेरो भुलि गयो तिम्रा ती बहानामा, कति कुरै डोबाटो तिमीलाई भेट्ने चाहनामा, साथा देऊ भन्थे म घात गरी आज, मलाई मेरो भुलि गयो तिम्रा ती बहानामा, कति कुरै डोबाटो तिमीलाई भेट्ने चाहनामा, साथा देऊ भन्थे म घात गरी आज, त्यही घातले पार्यो मलाई बस्ने तिम्रो सम्झनामा, मन मेरो भुलि गयो तिम्रा ती बहानामा, कति कुरै डोबाटो तिमीलाई भेट्ने चाहनामा। साँच्चै चोखो माया गर्नेहरू पनि छन्, साँच्चै चोखो माया गर्नेहरू पनि छन्, एक अर्काका लागि मर्नेहरू पनि छन्। साँच्चै चोखो माया गर्नेहरू पनि छन्, एक अर्काका लागि मर्नेहरू पनि छन्। खै कस्तो मान्छे भेट्नुभयो तपाईँले, कोही कोही त भ्रम छर्नेहरू पनि छन्। साँच्चै चोखो माया गर्नेहरू पनि छन्, एक अर्काका लागि मर्नेहरू पनि छन्। नमस्कार, छुट्टिन्छौँ है। गइसक्नु भएछ, प्रेम आउनु भएको थियो। सङ्खुवा सभाबाट 01-526-0671 यो नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ। सफल हुनका लागि असफलतालाई कसरी स्वीकार्नुपर्छ, कुन रूपमा लिनुपर्छ, यो विषयमा कुरा गरिरहेका छौँ। एउटा जापानी कहावत छ, 7 पटक खस र 8 पटक उठ भन्ने। जब तिमी 8 पटक उठ्छौ तब 7 पटक खसेको कसैलाई मतलबै हुँदैन, यही भन्छ त्यो कहावतले। म तपाईँलाई एउटा थोरै समय लिएर केही कुरा भन्छु। अब्राहम लिङ्कन, अमेरिकी 16 राष्ट्रपति, जसको असफलताको श्रेणी म तपाईँलाई बताउँछु यतिखेर, सायद तपाईँलाई केही प्रेरणा मिल्ला यहाँबाट। 1816 उनको परिवार बेघर भयो, 1818 उनको आमाको मृत्यु भयो, 1831 बिजनेस चौपट भयो, 1832 राज्य विधानसभाको चुनाव लडे उनले तर हारे, 1832 उनको नोकरी गयो, उनले कानुन विषय पढ्न चाहे तर त्यहाँ भर्ना पाएनन्, 1833 ऋण काटेर उनले व्यवसाय सुरु गरे, असफल भएर 17 वर्षसम्म ऋणमै डुबे, 1835 उनको इङ्गेजमेन्ट भयो तर प्रेमिका मरिन्, 1836 नर्भस ब्रेकडाउन भयो र 6 महिना बिस्तारामै सुतिरहे उनी, 1838 राज्य विधानसभाको वक्ता बन्न खोजे तर हारे, 1840 इलेक्टर बन्न कोसिस गरे फेरि हारे, 1843 संसदको चुनावमा उठे तर हारे, 1848 पुनः संसदको चुनावमा उठे फेरि हारे, 1854 सिनेटको चुनाव लडे तर हारे त्यति बेला पनि लिङ्कनले, 1858 पुनः सिनेटको चुनावमा लडे फेरि हारे, 1860 अमेरिकाको 16 राष्ट्रपति बन्न त्यही व्यक्ति सफल भयो जो अमेरिकी 16 राष्ट्रपति अब्राहम लिङ्कन भनेर तपाईँ हामीले चिन्छौँ आज। उनले भनेका थिए पछि, बाटो खराब र चिप्लो थियो, मेरो खुट्टा बारम्बार चिप्लियो, अर्को खुट्टाले बाटो खोज्दै रहेँ तर म सम्हालिएँ र आफैलाई भने म लडेको छैन, सिर्फ चिप्लेको मात्रै हो भने। यही भनेका थिए उनले। तपाईँ पनि पटक पटक चिप्लिनु भयो होला धेरै ठाउँहरूमा, तर तपाईँ लड्नु भएको छैन, त्यसैले अर्को एउटा खुट्टा उठाउनुहोस् र बाटो पहिल्याउनुहोस्, त्यो बाटोले कतै न कतै भ्याउ पाउँछ, कतै न कतै टेक्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो दाई, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म यता शङ्कर सभादेखि हो, पर्वत भण्डारी। आज 3 जना साथीको शङ्कर सभाबाट फोन लाग्यो है पर्वजी। हजुर, एकदमै खुसी लाग्यो मलाई पनि। मलाई एकदम खुसी लाग्यो भाइ। अनि पर्वजी, सफल हुनका लागि असफलतालाई कुन रूपमा लिनु पर्दछ? अब एकदम अगाडिको साथीले पनि भनिसक्नु भएको छ होइन, अब एकचोटि त्यस्तो असफल भइहालेमा फेरि हार खानुपर्ने कुनै अवस्था हुँदैन है, अब सङ्घर्ष जिन्दगी हो, सङ्घर्ष गर्दै जानुपर्छ भन्नु चाहनु भयो। सङ्घर्ष जिन्दगी हो, सङ्घर्ष त गर्नै पर्छ। तपाईँको मुक्तक सुरु गर्नुहोस् अब पर्वजी। ओके। कतै याद आयो भने तस्बिर हेरिबस्नु, कतै याद आयो भने तस्बिर हेरिबस्नु, मायाले मन खायो भने तस्बिर हेरिबस्नु, माई नहो जिन्दगी आउँदो रहेछ छुटे पनि, कतै याद आयो भने तस्बिर हेरिबस्नु, मायाले मन खायो भने तस्बिर हेरिबस्नु, माया नहो जिन्दगी आउँदो रहेछ छुटे पनि, विगतका पलहरूले छायो भने तस्बिर हेरिबस्नु, कतै याद आयो भने तस्बिर हेरिबस्नु, मायाले मन खायो भने तस्बिर हेरिबस्नु, छुटे पनि याद त्यो आइरहन्छ, छुटे पनि याद त्यो आइरहन्छ, सपना बनेर झन् धाइरहन्छ, छुटे पनि याद त्यो आइरहन्छ, सपना बनेर झन् धाइरहन्छ, छटपटीले सताउँछ, उकुस मुकुस हुन्छ, सन्चो अनि बिसन्चो बताइरहन्छ, छुटे पनि याद त्यो आइरहन्छ, सपना बनेर झन् धाइरहन्छ। नमस्कार पर्वत छुट्टिन्छ शङ्कुवा सभाबाट पर्वत भण्डारी आउनु भएको थियो सुन्ने 1526-0671 नम्बर प्रयोग गरेर अब चाहिँ हामी अरू साथीहरूसँग कुराकानी गर्न भ्याउँदैनौँ फेरि कार्यक्रमको अन्ततिर छौँ 48 मिनट गएको छ 55 मिनटसम्म बस्न समय पाउँछौँ 49 मिनट गइसक्यो के गर्ने अर्को एकजना लिने कि नलिने म एकदम दोधार्नु परिरहेछ सायद भ्याउँदैन होला केही कुराहरू भन्नु पनि छ सफल हुनका लागि असफलतालाई कसरी लिनुपर्छ यो विषयमा आज कुरा गरिरहेका छौँ मैले एउटा ग्रिक साहित्य पढेको थिएँ त्यहाँ लेखिएको थियो त्यही समाज महान बन्छ जहाँ वृद्धहरू आफूले उपभोग गर्न नपाए तापनि रुख रोप्दछन् भनेर लेखिएको थियो ठिकै लाग्यो त्यो कुरा कि आफ्नो उमेर एउटा वृद्ध अवस्थामा पुगिसकेपछि आफ्नै समयमा त्यो रुख ठुलो भएको हेर्न नपाए पनि त्यो रुखको फल खान नपाए पनि आफूले उपभोग गर्न नपाए तापनि अरूको लागि रुख रोप्दछन् यदि त्यस्ता मान्छेहरू त्यो समाजमा छन् भने त्यही समाज चाहिँ महान बन्छ भनिएको थियो अब सफल केलाई भन्ने र असफल केलाई भन्ने भन्ने कुराले पनि कतिपटक हामीलाई निकै नै दुविधामा पारिदिन्छ कतिपटक आफ्नो कामको फाइदा अरूलाई पुग्दा पनि हामी सफल चाहिँ भइरहेकै हुन्छौँ तर त्यसलाई बुझ्न सकिरहेका चाहिँ हुँदैनौँ हामीले सफलता यहाँ पनि मापन गर्न सकिन्छ अर्को तपाईँलाई भनिहाल्न पर्ने छुटाउनै नहुने अर्को कुरा चाहिँ बिजुलीका आविष्कारक थोमस अल्वा एडिसन 999 पटक असफल भएर पनि बल्ल सफल भएका थिए हामी अहिले स्विच अन गर्ने बित्तिकै झ्वाल्ल बत्ती बल्छ त्यो बल्ब बल्छ कति सजिलो छ हामीलाई कहिले फ्युज गएछ जलेछ बल्ब जलेछ यस्तै भन्छौँ तर 999 चोटि त्यो अक्सिजन नजाने एउटा बल्बभित्र पनि त्यहाँ अक्सिजन नभएको ठाउँमा पनि बत्ती बल्छ भनेर त्यो पत्ता लगाउन बत्ती बाल्नको लागि थोमस अल्वा एडिसन 999 पटक असफल भएका थिए र हजार चोटिको पालामा मात्रै उनी सफल भएका थिए सोच्नुहोस् त 999 पटक असफल हुनु भनेको त्यो चान्सो नै कुरो हो त्यसैले हामी पनि यस्ता विभिन्न घटनाक्रमहरूमा विभिन्न प्रयासहरूमा असफल भइरहेका हुन सकौँला तर त्यसबाट हरेस खानु भने हुँदैन त्यसबाट पाठ सिक्नुपर्छ कि त्यो अनुभव हो एउटा हार्दाखेरि कस्तो हुन्छ भन्ने त्यो अनुभव हामीले त्यतिखेर लिन्छौँ हार्दाखेरि कतिको हिन्नता बोध हुन्छ आफूमाथि कति धेरैले विश्वास लिएका हुन्छन् आशा गरेका हुन्छन् ती सबैको आशा एकैपटक झर्लाम झुर्लुममा कसरी फुट्छ आफै पनि एउटा मनोबल रूपमा कसरी तल खसिन्छ त्यो सबै अनुभव आफूले सिकिन्छ अनि कहिले पनि नहारेको व्यक्तिले जित मात्र गरिरहँदा त्यो जितको पनि त्यति महत्त्व हुँदैन जब हारिन्छ त्यसपछिको जितको छुट्टै महत्त्व हुन्छ अनि म कुन कारणले हारेँ भन्ने थाहा भएपछि जित्नको लागि के चाहिँदो रहेछ त्यो पनि हामीले थाहा पाउन सक्छौँ म अरू बाँकी दुईवटा उत्कृष्ट मुक्तक पनि अघि सार्छु साताको उत्कृष्ट मुक्तकमा नारायण प्रसाद घिमिरे देवभार दुई तनहुँका साथीको मुक्तक छ यहाँनिर जुन दिनदेखि खेलाडी खेल्न थाल्छ मैदानमा त्यहीँबाटै यातना झेल्न थाल्छ मैदानमा जुन दिनदेखि खेलाडी खेल्न थाल्छ मैदानमा त्यहीँबाटै यातना झेल्न थाल्छ मैदानमा सानो हुँदा विरोध गर्छ अन्यायको विपक्षमा सानो हुँदा विरोध गर्छ अन्यायको विपक्षमा ठुलो भएपछि आफै पेल्न थाल्छ मैदानमा जुन दिनदेखि खेलाडी खेल्न थाल्छ मैदानमा त्यहीँबाट यातना झेल्न थाल्छ मैदानमा बडो मार्मिकसँग लेख्नु भएको छ सानो हुँदा विरोध गर्छ अन्यायको विपक्षमा ठुलो भएपछि आफै पेल्न थाल्छ मैदानमा मानवीय स्वभाव हो यो भित्र हामी पनि परेका छौँ तपाईँ पनि पर्नु भएको छ म पनि परेको छु सकेसम्म यसो नहोस् भन्ने कामना हो चिन्तामणि पोखरेल चरम्बी भोजपुरका मित्रको मुक्तक म अबको क्रममा लिन्छु साताको छ उत्कृष्ट मुक्तक मध्ये यो चाहिँ अन्तिम मुक्तक हो मान्छेहरू भन्छन् धन ठुलो हुन्छ मलाई यस्तो लाग्छ मन ठुलो हुन्छ मान्छेहरू भन्छन् धन ठुलो हुन्छ मलाई यस्तो लाग्छ मन ठुलो हुन्छ बेहोसीमै आत्महत्या गरिदिन्छन् कोही सङ्घर्षमै बाँचेको जीवन ठुलो हुन्छ मान्छेहरू भन्छन् धन ठुलो हुन्छ मलाई यस्तो लाग्छ मन ठुलो हुन्छ निकै महत्त्वपूर्ण कुरा जोड्नु भएको छ बेहोसीमै आत्महत्या गरिदिन्छन् कोही सङ्घर्षमै बाँचेको जीवन ठुलो हुन्छ पक्कै पनि हो सङ्घर्षमै बाँच्न सके पो जीवन ठुलो हुन्छ त्यो सङ्घर्षले दिने उपलब्धि पाउँदाखेरि पो जीवन महत्त्वपूर्ण लाग्छ सार्थक लाग्छ अनि ठुलो लाग्छ त धन्यवाद चिन्तामणि पोखरेल चरम्बी भोजपुरका मित्रलाई पनि अनि तपाईँ सबै धन्यवाद जसले यो हप्ताको साताको मुक्तक यो सेगमेन्टमा सहभागिता जनाउनु भयो 6 साथीलाई बधाई पनि भन्न चाहन्छु त्यस्तो पुरस्कृत नै त गर्न सकिँदैन कार्यक्रममा तैपनि शब्दहरूको माध्यमबाट तपाईँलाई बधाई सफल हुनका लागि असफलतालाई कसरी स्वीकार्नुपर्छ कुन रूपमा लिनुपर्छ यो विषयमा तपाईँको विचारहरू लियौँ आज फोन सम्पर्कमा आउनुहुने तपाईँलाई धन्यवाद धेरै प्रयास गर्दाखेरि पनि तपाईँको फोन लागेन। तपाईँलाई पनि धन्यवाद, धेरै दुःख पाउनुभयो आज पनि बहगिने मनको लागि भनेर। जसले आज पहिलोपटक सुन्नुभयो नि, तपाईँलाई मुरी मुरी आभार व्यक्त गर्न चाहन्छु। अनि यो कार्यक्रम धेरै रेडियोहरूको प्रविधिमा बसेर यो रेडियो कार्यक्रम प्रसारण गर्नको लागि मलाई सहयोग गर्नुहुने सबै साथीहरू अनि यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याउन एकदमै महत्त्वपूर्ण सहयोग गर्नुहुने मेरो आत्मीय मित्र भोजराज विश्वकर्माप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। कार्यक्रम बहकिने मनको आजको श्रृङ्खलामा सफल हुनको लागि असफलतालाई कुन रूपमा लिनुपर्दछ भन्ने यो प्रश्नको जवाफ मुक्त के पारामा राख्दै म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि भने ओझेल पर्दछु। कहिलेकाहीँ जित्ने इच्छा मार्नु पनि पर्छ, कहिलेकाहीँ जित्ने इच्छा मार्नु पनि पर्छ, जित मात्रै सधैँ हुन्न हार्नु पनि पर्छ। कहिलेकाहीँ जित्ने इच्छा मार्नु पनि पर्छ, जित मात्रै सधैँ हुन्न हार्नु पनि पर्छ। अनुभव धेरै हुन्छ सङ्कल्प पनि बढ्छ, अनुभव धेरै हुन्छ सङ्कल्प पनि बढ्छ, हारलाई पनि सहजै स्वीकार्नु पनि पर्छ। कहिलेकाहीँ जित्ने इच्छा मार्नु पनि पर्छ, जित मात्रै सधैँ हुन्न हार्नु पनि पर्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। विशाल छ लक्ष्य अनन्त सुखको महासागर, जानु छ टाढा अजङ्का दुःखका पहाड नाघेर, जानु छ टाढा अजङ्का दुःखका पहाड नाघेर। समयसँग सम्झौता होइन सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सर्स, आउँछन् हजार चुनौती स्वीकार गर सर्स, आउँछन् हजार चुनौती स्वीकार गर सर्स। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।